प्रविधि कक्षका आत्मीय मित्र राज अनि म सुधमाईकै लोक भाकाको मित्र रामु आचार्य सुन्नुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो हो तपाईँकै प्रिय कार्यक्रम लोक जानकार हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि करिब करिब 11 बजेसम्मको यो समय रहने गर्दछ र यो समयमा लोक संगीतका विविध पाटोहरूमाथि छलफल गर्छौ कार्यक्रम लोक जानकारमा रहेर र स्वयं रूप आज पनि कार्यक्रमको एउटा नवीनतम विषयमा तपाईँ हामी सँगै बस्नका लागि उपस्थित भइसकेका छौ। आज आइतबार आइतबार व्यवसायमा हामी पुराना लोक संगीतहरू अगाडि सार्छौ र त्यो पुरानो दिनलाई एकपटक फर्किन्छौ भनौ। जति बेला नेपाली लोक सांगीतिक इतिहास फस्टाउने क्रममा रहेको थियो सोही बेलामा जुन भाकाहरूले गर्दाखेरि आजको यो दिनसम्म आइपुग्न लोकदोरीलाई सजिलो भएको छ। समग्रमा नेपाली लोक संगीतको जगलाई हामी अगाडि बढाउनका लागि उपस्थित भएका छौ। शुरूआतमा सुन्छौ झलकमान गन्धर्वको आवाजमा तानसेन घमाइलो यो भाका सुन्छौ, त्यसपछि फेरि पनि उपस्थित हुनेछौ कार्यक्रम लोक झन्कारमा। Thank you. तान्सिन घमाइलो जता निर्माया उतै रमाइलो, निकै सुमधुर भाका हामीले यहाँनिर सुन्यौँ। अझ भनौँ न, पहिलाको लोक दोहोरी भाकाहरू लोक भाका, अहिले मैले अगाडि सारेको लोकगीत हो यो, लोक दोहोरी होइन। र पहिलाका लोक भाका लोक दोहोरी भाकाहरूमा एउटा ठेटपनाको आवाज पाइन्थ्यो भने आजभोलि त्यो ठेटपना मर्दै गइरहेको छ। कुनै स्थान विशेष, कुनै स्थान जुन ठाउँमा जस्तो लवज चलेको छ त्यही लवजमा अगाडि आउने गर्दथे पहिलाका भाकाहरू। यो तानसिनका कुराहरू समेटिएका कुराहरू तपाईँले सुनिसक्नु भएको छ भर्खरै मात्रै। र तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ। विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। यो जानकारी तपाईँका लागि अगाडि बढाए र कार्यक्रम लोक झन्कारको यो बसाईमा पुराना भाकाहरू सुनिरहेका छौँ। यति बेला बाबरी फुलको बोटको वासना सुन्नपट्टि लाग्ने बेला भएको छ। बाबरी फुलको बोट आयो झम्काउँदै झमझम इष्टकोट, यो भाका पृष्ठभूमिमा छोड्छौँ। यो भाकापछि एकैछिन विश्राममा जानेछौँ, विश्रामपछि फेरि पनि आउनेछौँ कार्यक्रम लोक झन्कारमा। आयो ढल्काउँदै झमझम इष्टकोट, धनको बाला चाचरी धागैको लरी लै आधी जोबन चाचरी गई गयो बरी लै बाबरे फुलको बोट, आयो ढल्काउँदै झमझम इष्टकोट, आयो ढल्काउँदै झमझम इष्टकोट। हाम्रो चाचरी हेड भएको दिन सङ्गो पानी चाचरी समिलो मन्किन बाबरी फुलको बोट, आयो ढल्काउँदै झमझम इष्टकोट, आयो ढल्काउँदै झमझम इष्टकोट। झट्ट कपाल चाचरी पुराना जन्नानी टिपलाई ढली चाचरी जाँदै जन्नानी बाबरी फुलको बोट, आयो ढल्काउँदै झमझम इष्टकोट, आयो ढल्काउँदै झमझम इष्टकोट। तिम्रो घर मनोरञ्जन का लागि सुनो हजुर छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नाउको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 056-5630-141, एम्बुलेन्स 98455-64222।

एकछिनको विश्राम पछिको समयमा कार्यक्रम लोक झनकारको व्यवसायमा रहेर तपाईँका लागि मिठा मिठा भाकाहरू हामीले अगाडि बढाइरहेका छौँ, पुराना भाकाहरू अगाडि बढाएका छौँ आजको आइतबार श्रृङ्खलामा। त्यसो त हामी सधैँ जसो आइतबार पुराना भाकाहरू नै अगाडि बढाउने गर्दछौँ, सोही क्रममा आजको व्यवसायमा पनि तपाईँका लागि विविध भाकाहरू अगाडि बढाइरहेका छौँ। यति बेला फेरि पनि अर्को भाका सुन्ने बेला भएको छ, पानको पात माया तिमलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलाला, निकै सुमधुर भाका तपाईँका लागि। छुरी छन् युवनका सिकारी, निकै सुमधुर भाका। यो भाका राख्दा राख्दै आजको लागि कार्यक्रम लोक झनकारको समय सकिसकेको छ, दिन माग्नु पर्ने हुन्छ। एटिन्जेलसम्म प्रविधि कक्षबाट सघाउने राजुलाई धन्यवाद, कार्यक्रम सुनेर साथ दिने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रम लोक झनकारबाट रामु आचार्य बिदा हुन्छु, नमस्कार। Bye.